नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्न 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, शहरी विकास मन्त्री नारायण खड्काले कङ्ग्रेस पार्टीमा युवाहरूको परिभाषा फेर्नुपर्ने बताउनु भएको छ। उहाँले कङ्ग्रेसले गरेकी युवाको परिभाषा विचित्रको भन्दै त्यसको व्यङ्ग्य समेत गर्नुभयो। आज बनेपामा आयोजना गरिएको बदलिदो राजनीति युवा र संविधानसभा विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले युवाहरूको क्षमता र ऊर्जालाई राज्यले मूल प्रभावमा समाहित गर्नुपर्ने सुझाव दिनुभयो। कङ्ग्रेसभित्र युवाको परिभाषा विचित्रको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री सुशील कोइरालालाई पनि युवा नेता भन्छन्, गिरिजा बाबुलाई पनि त्यसै भन्थे। युवाहरूलाई कसरी अगाडि बढाउने भन्ने कार्य दिशा तय नगरी फेरि पनि राजनैतिक अस्थिरता देखा पर्ने उहाँले दावी गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यले सरकारले बारम्बार अवसर दिँदा समेत अटेर गरी रोयल्टी नतिरी बन्द गर्ने सञ्चालकहरूबाट जसरी पनि बक्यौता रकम असुल गर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा मन्त्री आचार्यले एक हप्ताभित्र बक्यौता नबुझाए कानुनी प्रक्रियाबाट क्यासिनो सञ्चालकबाट बक्यौता असुल उपर गर्ने प्रक्रियाको सुरुवात गर्ने बताउनुभयो। सरकार क्यासिनो बन्द गर्ने सोचमा नभएको भन्दै मन्त्री आचार्यले पुराना सञ्चालकहरूले क्यासिनो नखोले नयाँ सञ्चालकलाई सञ्चालनमा ल्याउन आह्वान गरिने बताउनुभयो। उहाँले हिम पहिरोमा परि ज्यान गुमाएकाको परिवारलाई उचित क्षतिपूर्ति दिने पनि बताउनुभयो। पूर्व राजा ज्ञानेन्द्र शाहले जनताको लागि आफूले जिल्ला जिल्लामा गई पूजा अर्चना गर्न लागेको बताउनु भएको छ। बाराको सिसनियामा रहेको सुरेश्वरनाथ महादेव मन्दिरमा पूजा गर्न पुग्नुभएका पूर्व राजाले जनताहरूको सुख शान्तिका लागि आफूले पूजापाठमा व्यस्त रहेको बताउनुभयो। उहाँले भारतमा हिन्दूवादी नेता नरेन्द्र मोदीको शासन आउने र नेपालमा पनि त्यसको प्रभाव पर्ने दावी गर्दै चाँडै नै राजसंस्था फर्कने विश्वास व्यक्त गर्नुभयो। पूर्व राजाको स्वागतमा त्यहाँका स्थानीयवासीहरूले राजा आऊ देश बचाऊ भन्ने विभिन्न नाराहरू लगाएका थिए। नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले अध्यक्ष उदय शमशेर राणालाई नेतृत्व छाड्न अल्टिमेटम दिएका छन्। रमेश प्रसाद खरेल, राम रोकाय, टेकराज पौडेल, जीवन डङ्गु लगायतले राजधानीमा आज पत्रकार सम्मेलन गरी सभासद समेत रहेका राणाले आफै नेतृत्व नछाडे बर्खास्त गर्ने चेतावनी दिएका हुन्। रमेश प्रसाद खरेलले अध्यक्ष राणाले सभासद भएपछि सङ्गठनको काममा ध्यान नदिँदा सङ्गठनको प्रभावकारिता कमजोर बनेको, 8 महिनासम्म केन्द्रीय समिति को बैठक नबोलाएको र जिल्लाको विवाद समाधान नगरेको आरोप लगाउनुभयो। चीनमा एक वर्षमा 14,000 भन्दा बढी पत्रकारका परिचय पत्र रद्द गरिएको छ। 2013 सुरुवातदेखि नक्कली पत्रकार विरुद्ध चलाइएको अभियानमा 14,455 पत्रकार परिचय पत्र रद्द गरिएको स्टेट एडमिनिस्ट्रेसन अफ प्रेस पब्लिकेसन रेडियो फिल्म एन्ड टेलिभिजनले जनाएको छ। गएको वर्ष कुल 216 अवैध अखबार र म्यागजिनमाथि छानबिन गरिएकोमा त्यसमध्ये 76 प्रतिबन्ध लगाइएको छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज जयपुर अर्थात् राजस्थानले चेन्नई सुपर किङ्सको सामना गर्दैछ। यसअघि समान एक एक खेल जितेका दुवै टोली आज जितको खोजीमा हुनेछन्। दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरी पनि चेन्नई रन रेटका आधारमा तेस्रो स्थानमा छ भने राजस्थान 5 स्थानमा छ। खेल बेलुका 8:15 सुरु हुनेछ। अवस्था प्रान 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।